चिसो चिसो हावा चल्यो, मिठो मिठो प्यास बढ्यो, छुता तिम्रो अधरले मथिराको मत चढ्यो। आऊ न मलाई सहारा देऊ, नसामा डुबे म किनारा देऊ, लौ न यो के भो भना। देखे देखी माया झन गाडियो, थाहै नपाए त्यो मुटु सँग यो मुटु साटियो। तिमीलाई देखे देखी माया झन गाडियो, आँखासँग आँखा जुद्दा ढुकढुकी त्यसै बढ्यो। कति मिठो कति प्यारो भइसालु काडा गर्यो। चिसो चिसो हावा चल्यो, मिठो मिठो प्यास बढ्यो, अंगालोमा बाध मलाई माया गर बेसरी। आँख भरी प्रीत बुकी नहिराए सरी। अंगालोमा बाध मलाई माया गर बेसरी। मानु आबा बाकी के नै छ र। ए चिसो चिसो हावा चल्यो, मिठो मिठो प्यास बढ्यो, छुता तिम्रो अधरले मथिराको मात चढ्यो। Yeah. चिस चिस हावा चल्यो, मिठो मिठो प्यास बढ्यो, न्यानो न्यानो अंगलोमा तन मन झने जल्यो। आउन मलाई सहारा देऊ, नशामा डुबे म किनारा देऊ, लाउन यो के भो भना